www.attableek.com, The Reviver of Iman. Alhamdulillah, nahmaduhu wa nasta'inuhu wa nastaghfiruhu wa nu'minu bihi wa natawakkalu alayhi. Wa na'udhu billahi min shururi anfusina wa min sayyi'ati a'malina. Man yahdihillahu fala mudilla lahu wa man yudlil fala hadiya lahu. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وَوَجَدَكَ ضَالًّا فَهَدَى وَوَجَدَكَ عَائِلًا فَأَغْنَى صدق الله العظيم. دوستو اور عزیزو، ابھی الحمدللہ اسناد کی تک تقسیم ہوئی ہے. جن بچوں کو سند حاصل ہوئی، چاہے حفظ کی ہو یا فضیلت کی ہو، وہ سب قابل مبارکباد ہیں. اس زمانے میں ان سندوں کی قدر یہ مستقل قابل قدر چیز ہے. اتنی قدر تو دوسرے بڑے بڑے سرٹیفکیٹوں کی قدر نہیں ہوتی. الحمدللہ حفظ کے لڑکوں کی قدر کتنی بڑی عظمت کی بات ہے کہ اللہ تعالیٰ نے حفظ قرآن کے لیے کیا کیا چیزیں کی جا رہی ہیں، اس کے لیے کتنا اہتمام کیا جا رہا ہے. یہ ہم لوگوں کی سعادت کی بات ہے. میں نے خود سنا ہے، حضرت دیکھا کتاب. حضرت مولانا راجپوری، عبدالرحیم راجپوری فرماتے تھے کہ اس کے لیے بھی کچھ اہتمام ہو جائے کرے تو اچھا ہے، اس کے لیے جلسہ ہو جائے کچھ، تاکہ یہ بچے بھی سمجھیں کہ ہم نے جو چیز حاصل کی وہ بھی قابل قدر ہے. یہ کتنی حکمت کی بات ہے. شاہ عبدالرحیم صاحب رائے پوری فرماتے تھے کہ میں چاہتا ہوں کہ حفظ کی سند دی جائے تو اس کے لیے بھی کوئی چیز جلسہ وغیرہ کر لیا جائے، تاکہ وہ لڑکے بھی سمجھیں کہ ہماری چیز بھی قابل قدر ہے، ہم کو ایک دولت ملی ہے. جب ہم کو اس کی قدر ہوگی تو ہم دوسروں سے قدر کرا سکتے ہیں. اس بنا پر جو لڑکے حافظ قرآن ہوئے ہیں ان کو اپنی خود حیثیت سمجھنا چاہیے. اللہ تعالیٰ نے کتنی بڑی نعمت سے نوازا ہے. سینے میں قرآن رکھ دینا معمولی بات ہے. جو چیز اتنی زخیم کتاب میں آتی ہے وہ سینے میں محفوظ ہے، یہ اللہ تعالیٰ کی بہت بڑی عنایت، بہت بڑی کرامت ہے. حفاظ قرآن کو بھی اس کی قدر کرنی چاہیے. اللہ تعالیٰ نے ہم کو حافظ قرآن بنا دیا، ان کے والدین کو بھی قدر کرنی چاہیے کہ تم کو اتنی بڑی سعادت حاصل ہوئی کہ تمہارا لڑکا حافظ قرآن ہو گیا. میں نے دیکھا حضرت مولانا تھانی کے موائز میں کہ حضرت اورنگزیب علیہ الرحمہ جو ہندوستان، پاکستان، بلکہ افغانستان کے بھی بادشاہ تھے، انہوں نے اپنے لڑکے کو حفظ کرایا جو حافظ قرآن ہو گیا، تو اپنے والد کے خدمت میں اس کو لے گئے، کہا ابا میرا لڑکا حافظ قرآن ہو گیا. فرمایا کہ مجھے کیا فائدہ ہوگا، حافظ قرآن کے باپ کو تاج پہنایا جائے گا، دادا کو تو نہیں پہنایا جائے گا. اس عمر میں 60-70 سال کی عمر میں تشریف لے گئے اور حافظ قرآن بھی، کہا ابا میں بھی حافظ قرآن ہو گیا. یہ قدر و قیمت ہے. اور میں بتلاتا رہتا ہوں صاحب گجرات دادا، میں بہت عارف ہوں یہاں کا، لوگوں سے میں کہتا ہوں کہ دیکھو، بڑے سے بڑا آدمی مالدار کہتا ہے کہ مولانا میں نے اپنے لڑکی کی شادی حافظ قرآن سے کر دیا. میں نے کہا یو پی میں کوئی یہ نہیں کہتا، تسلیم بھی نہیں کرتے. یہ بہت بڑی نعمت دولت ہے یہاں کے لوگوں کو کہ قرآن سے تعلق ہے، قرآن کی عظمت ہے. الحمدللہ جب میں شروع میں آیا تو جانتے ہی ہیں دیہاتوں دیہات کتنا پھرا ہوں، کہ اپنے ملک میں صوبے میں اتنا نہیں گیا ہوں جہاں جتنا اس دیہاتوں میں گیا. تو میں کبھی اذان دینے کیا، نماز پڑھانے کی کیا ہمت میں کرتا، اذان دینے کی بھی ہمت نہیں کر سکتا تھا. جہاں دیکھا تجوید سے اذان ہو رہی ہے، جہاں دیکھا تجوید سے امامت ہو رہی ہے، ہمت نہیں کہ ہم لوگ امامت کریں۔ میں کہتا رہتا ہوں یہ برکات ہیں گجرات میں، اس کی ہم کو آپ کو بھی قدر کرنی چاہیے۔ لئن شکرتم لازیدنکم، یہ بھی شکر کا مقام ہے۔ اللہ تعالیٰ نے آپ لوگوں کا ذہن ادھر بڑھایا ہے، لگایا ہے، یہ اللہ کی توفیق ہے۔ اللہ کا شکر ادا کریں کہ اس میں ہم لگے لپٹے رہیں، ہماری سعادت اسی میں ہے۔ اور ہماری ایک سعادت ہی نہیں بلکہ اللہ کی بہت بڑی عنایت ہے کہ ہمارے ساتھ یہ ہے۔ حفظ قرآن کی طرف توجہ کرنا بہت بڑی بات ہے۔ ہمارے ایک آدمی ہیں، جانتے ہوں گے ابراہیم بھائی، نکاح پڑھانے کے لیے اپنے لڑکے کو کہاں لے گئے؟ حرم میں لے گئے، وہاں سب لوگ جمع ہوئے، نکاح ہوا۔ اس کی عظمت، عمرے کی عظمت، حج کی عظمت، قرآن کی عظمت بہت بڑی بات ہے۔ اس کو سوچنا چاہیے کہ اللہ نے ہم کو یہ نعمت عطا فرمائی ہے۔ اور جو لڑکے فاضل دیوبند نہیں، فاضل دارالعلوم ہو گئے، کیونکہ فاضل کے لفظ دارالعلوم سے زیادہ جوڑا جاتا ہے، تو جب بخاری شریف یہاں بھی پڑھی تو یہ بھی فاضل ہو گئے کہ نہیں؟ ہم لوگوں کو یہ سعادت نہیں حاصل ہے، مشکات لڑکے پڑھتے ہیں۔ میں نے کہا ہمارے پڑھائے ہوئے جا کر کے ایک سال میں فاضل دیوبند ہو جاتے ہیں، تو ہم کو بھی عالم دیوبند تو نہیں، عالم بیت الماری تو بنا دو۔ عالم بیت الماری کہتا ہوں میں۔ میں نے معاملہ سے مشورہ بھی کیا کہ حضرت ہم لوگ مشکات پڑھاتے ہیں، لڑکے چلے جاتے ہیں، ہم لوگ کو یاد بھی نہیں کرتے، کبھی یاد بھی نہیں کرتے یہاں سے کوئی سرحد ہم کو ملی ہے۔ تو میں نے سند عالمیت کی جاری کیا، میں نے بہت اور کہیں نہیں ہے یہ۔ تو لڑکے مشکات کے پڑھ کر کے جاتے ہیں دارالعلوم میں، تو میں عالمیت کی سند دیتا ہوں۔ اور جو اس قانون بننے سے پہلے جو لڑکے تھے وہ آتے ہیں کہ ہم لوگوں کو تو ملی ہی نہیں، ان کو بھی دے دیتا ہوں عالمیت کی سند۔ بھائی مولوی عالم فالی رہے نا سرکاری میں، یہاں بھی میں کر لیتا ہوں۔ تو بہرحال میرے نزدیک اس کی قدر ہے، مولانا اللہ کا شکر ہے کہ ہمارے لڑکے سب جانتے ہی ہیں، کوئی لائق ہو نہ ہو، لیکن ہم نے تو سب کو عالم ہی بنایا۔ چار لڑکے تھے اس وقت، حضرت ماں علی میاں کی خدمت میں گیا، حضرت کا انتقال ہوا تھا، تو پوچھا مولا علی میاں نے کہ یہ لڑکے کیا پڑھتے ہیں؟ میں نے کہا حضرت سب عربی پڑھتے ہیں، بہت چاروں عربی پڑھتے ہیں۔ میں نے کہا حضرت جی، میں نے تشریح کیا کہ بھائی جب ایک لڑکے کے لیے یہ پڑھا جاتا ہے تو چار لڑکے بھی پڑھا جائے گا، وہی ایک لڑکے کو ضرورت ہے جب اس کی تو چار لڑکوں کے لیے ضرورت ہے۔ حضرت ماں علی میاں کے والدہ بہت دیندار، متقی، پرہیزگار، صاحب نسبت تھی، ان کی کتابیں بھی چھپتی رہتی ہیں، بہت صاحب نسبت تھی۔ ان سے کسی نے کہا کہ علی تمہارے ایک لڑکے ہیں، ان کو تم نے عربی میں ڈال دیا۔ کہا ایک اگر سو لڑکے رہتے تب بھی میں اسی میں ڈالتی عربی میں۔ دوستو بزرگ بہت بڑی نعمت ہے۔ حضرت ماں شاہ رسول اللہ صلی اللہ رحمۃ اللہ علیہ نے عربی پڑھا، فخر و فاقہ کے ساتھ پڑھا۔ یہ حضرت داہن نے کہتے اپنے حالات کے لیے کبھی بات آئی، ہاں ایک پیسہ بھی ہمارے پاس نہیں رہتا تھا، ہم نے پڑھا لیکن عزت سے پڑھا۔ قائد طیب صاحب کے والد بھی مانتے تھے، قائد طیب صاحب تو پیچھے ہی تھے، ان سے پیچھے جو ایک صاحب تھے، ان کے والد بہت زیادہ ہمارے حضرت کو ولی متقی پرہیزگار سمجھتے تھے۔ اتنی بڑی عزت، ان کو مسلم امت کہا جاتا ہے، یہاں انہی کی برکت سے ہم لوگوں کو ہے۔ ہم تو کہتے ہیں کہ ہم لوگوں کو کوئی مولانا بھی نہ کہے، صرف یہ کہہ دیں کہ ماں شاہ سدھا صاحب داماد ہیں، عزت کے لیے کافی ہم لوگوں کو ہر ملک میں اتنی عزت ملی۔ لیکن ان کی والدہ سے ایک بڑے شخص نے کہا کہ وہ وسیع اللہ پڑھ تو رہے ہیں، عربی کھائیں گے کیا؟ حضرت زندگی بھر کرتے رہے، جب مکان لیا دیکھا ہوگا تو کہا دیکھو میرے متعلق کہا تھا کہ وسیع اللہ پڑھ تو رہے ہیں عربی، ماں سے کہا جا کر کے، ماں کہ تمہارے مولوی صاحب کھائیں گے کہاں سے؟ یہ طنز و تشریح کرنے والے جو لوگوں کو قدر نہیں ہوئی اسے کہیں گے، جن کو اللہ نے عزت دیا اس کی وجہ سے، تو وہ تو اللہ کا شکر ادا کرتا ہے کہ اللہ کچھ دنوں تک فقر و فاقہ میں رہے، لیکن عزت ایسے لوگوں کی ملی جو کسی کو نہیں ملی، ایسی ملی جو کسی کو نہیں ملی۔ ایک دن میں وزیر آتا ہے، بادشاہ آتا ہے، یہ موٹر، یہ گاڑی، یہ پولیس، اور جب نیچے اترا کوئی پوچھنے والا بھی نہیں رہتا۔ الحمدللہ ہم لوگوں کو کوئی ایسی بات نہیں, لیکن ہم نے دیکھا حضرت کی عزت کیسی عزت تھی. وہی وسیع اللہ جو کھانے کے بارے میں دند کیے گئے تھے, آج ایک بمبئی میں موٹریں کھڑی رہتی تھی. حکیم اجمیری صاحب جو ان کے سورت میں رہتے ہیں پوتے, مجھ سے خود کہتے تھے کہ ماں تھانوی نے علماء کے وقار کو بلند کرنا چاہا, ماں تھانوی نے علماء کے وقار کو بلند کرنا چاہا. ماں شاہ وسیع اللہ تھا نے وقار کو بلند کر کے دکھلا دیا, یہ علماء کی شان. اس بنا پر آپ لوگ اس کی سند کی بھی قدر کرنی چاہیے, ردی میں ٹوکرے میں ڈالنے کی ضرورت نہیں ہے, اس کی قدر کیجیے کہ اللہ نے آپ کے دل میں قرآن کی عظمت ہی کی بنا پر آپ کو یہ چیز ملی ہے, حدیث کی عظمت کی بنا پر آپ کو یہ چیز ملی ہے. یہ بہت مشکل سے ملتی ہے چیز. میں نے جو آیت پڑھی وہ بے ربط نہیں ہے, ایک بھائی بہن یہ بات آئی, اللہ تعالیٰ ارشاد فرماتے ہیں وَوَجَدَكَ ضَالًّا فَهَدَى. ضالًّا کا ترجمہ پریشان کے بارے میں ہے, حیران کے بارے میں ہے. بعضوں نے کہا اللہ کی طلب میں حیران تھے, جہاں حدیثوں میں آتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نبوت سے پہلے ہی کوئی مضطرب رہتے تھے کہ کیسے اللہ کو یاد کریں. ان کو معلوم تھا کہ اللہ ہمارا ہے, خالق و مالک ہے, یہ تو نبی کا قلب تھا. عام لوگوں کے قلب میں بہت سے موحد ہوتے ہیں, بہت سے حضور اکبر صلی اللہ علیہ وسلم نے کہ دل میں کیسا کیسا جذبہ تھا کہ اپنے خالق و مالک ہم عبادت کریں. یہ 360 بت رکھے ہوئے ہیں, یہ قابل پرستش نہیں ہیں, یہ قابل عبادت نہیں ہیں. خانہ کعبہ 360 بتوں سے بھرا ہوا تھا, لیکن قلب سلیم رکھتے تھے. اس بنا پر اس کی طرف توجہ نہیں فرمایا. کبھی حضور اقدس صلی اللہ علیہ وسلم بت پرستی نہیں کیا, شراب نہیں پیا. یہ سب چیزیں جو طبعی چیز ہیں وہ عقلی چیز بھی ہیں. جس چیز کی قباحت طبعی ہے اور غور کیجیے تو وہ عقلی چیز بھی ہے. شراب کی طبیعت طبعی عقلی طور سے ہے کہ آدمی بے ہوش ہو جائے, کوئی چیز ہے وہ بے ہوش ہو جائے جس کے پینے کے بعد اناپ شراب جو بولنے لگے تو کیا اس کے اندر اتنے ہیں. اسی بنا پر لکھتے ہیں, فقہ لکھتے ہیں کہ بعض چیزیں طبعی طور سے صدق کی مدہ ہے, طبعی چیز ہے, ہمیشہ چلی آ رہی ہے. یعنی کہ کسی زمانے میں صدق کی اور سچائی کی کوئی وقت نہ رہی ہو, رہی ہے. اس بنا پر نبی اکرم صلی اللہ علیہ وسلم کے دل میں یہ تھا کہ ہم کو کچھ عبادت کرنا چاہیے, ہمارا کوئی خالق ہے, ہمارا کوئی مالک ہے, اس کی ہم کو پرستش کرنی چاہیے. یہ سب بت جو ہے اس لائق نہیں کہ ان کے سامنے جھکا جائے. چنانچہ نبی اکرم صلی اللہ علیہ وسلم نبوت سے پہلے ہی غار حرا تشریف لے آتے تھے, وہ اللہ کی عبادت کرتے تھے. اس میں آیا ہے کہ یہ ان چیزوں سے عبادت کرتے تھے, قرآن تو تھا نہیں اس وقت, لیکن اسی طلب نے, اسی حیرانی نے نبوت کے ابواب کو کھول دیا. طلب وہ وجہ کر آپ کو اپنی طلب میں ہم نے حیران پایا. اللہ تعالیٰ ارشاد فرما رہے آپ کو ہم نے اپنی طلب میں حیران پایا, ہدایت دے دیا. معلوم ہوا کہ ہدایت جو ملتی ہے طلب کے بعد ملتی ہے, یہ سنت یہ ہوئی. وہ وجہ کر معلوم ہوا کہ بغیر طلب کے کچھ نہیں ملتی. ان الدمکموہا وانتم لہا کارہون, جس چیز کو تم ناپسند کرتے ہو اس کو اللہ زبردستی در ارادت بار صادق اے فرید, تصور کا شیخ ہے, در ارادت بار صادق اے فرید, تا بیابی گنج کفارا قریب. سچائی اختیار کرو, ارادت میں صدق پیدا کرو, اللہ تعالیٰ معرفت کے دروازوں کو کھول دے گا. اللہ تعالیٰ کے رسول صلی اللہ علیہ وسلم نے اضطراب, حیرانی, پریشانی کو ظاہر فرمایا. بیتاب رہتے تھے غار حرا میں, نبوت سے پہلے ہی تو جاتے تھے, بعد میں نہیں, بعد میں نہیں جاتے تھے. اللہ تعالیٰ نے کھول دیا, جبریل السلام کو بھیج دیا, نبوت سے فراز فرما دیا, نبوت سے سوال. یہ طریقہ اب بھی یہی رہے گا, ماننا یہ بدل نہیں سکتا کوئی. جن چیزوں سے ہدایت اول امت کی ہوئی ہے انہی چیزوں سے ہدایت آخر امت کو بھی ہوگی. حضرت ابوبکر صدیق کا قول ہے, آج اس طریق کو ہم چھوڑیں گے تو گمراہی آئے گی, ضلالت آئے گی. پریشانی کے بعد کیا ہدایت آتی ہے اور ضلالت کے بعد پریشانی آتی ہے. جب تم طریق پر نہیں رہو گے, جو انبیاء کے جو طریق ہے, طلب ہے اور تڑپ ہے, शौक है, जौक है, तुम्हारे अंदर जब खुद नहीं है क्या चीज वो हासिल होगी। इस बिना पर अंबिया अलैहिम सलात व सलाम की सूरत खूब बेखर हज है महबूब महबूब खलवत महबूब कर दी गई, खुद नहीं किया हुजूर ने, हुब्बा का लफ्ज है, आपको अल्लाह ताला ने रास्ता दिखलाया। अगर कुछ चाहते हो तो खलवत इख्तियार करो, वाजिब फर्ज ना हो, लेकिन मुस्तहसन तो अब भी है मौलाना, मुस्तहसन तो अब भी है, कुछ अल्लाह को याद किया जाए, जहरन भी है और सिरन भी, अल्लाह हिदायत फरमाएगा। अल्लाह ताला हम सबको इस तरीक पर चलने की तरफ, खलवत है, जिक्र है, शगल है, मुराकबा है, मुराकबा फरमाते थे, ये चीजें कोई खत्म नहीं कर सकता, वो उसी सिलसिले की चीजें हैं, इसी सिलसिले से तुमको वो चीजें मिलेंगी। ये चीज इंतहाई चीज है, हुजूर की तो इब्तदाई थी, हमारे लिए भी वही चीज है, उलमा आलाम ने जो किया है, हमारे अकाबिर ने किया है, अपने को फना किया है, अपने को मिटाया है, तवादो इख्तियार किया है, तो अल्लाह ने दिया है। अल्लामा शातिबी लिखते हैं कि कोई आलिम मुक्तदा नहीं हुआ जब तक कि किसी मुक्तदा की उसे पैरवी नहीं किया, मेरे तफाक अल्लामा शातिबी, कोई आलिम आलिम नहीं हुआ, मुक्तदाइयत की शान को नहीं पहुंचा जब तक किसी इक्तदा नहीं किया उसने। इस बना पर हमा शमा के लिए भी वही चीजें जरूरी है जो पहले लोगों ने किया है, ये रस्मी चीज नहीं है, ये बहुत बड़ी चीज है, इस सनत की बकात है, अजमत है। अल्लाह ताला ने कहीं देखा आपने कि डॉक्टरी की डिग्री के लिए एक मजमा हुआ हो, यही एक बहुत बड़ी खुशी। हम लोग क्या लड़के बिहार के ज्यादा रहते हैं, बेचारे गरीबी रहते हैं, जब हाफिज कुरान होते हैं तो हम लोग अगर नहीं मिठाई उठाई इंतजाम करते तो खुद ही करते हैं सब, लेकिन करते हैं जरूर, हम लोग भी दावत करते हैं, उन्हीं का हम लोग भी खाने लेते हैं, क्योंकि उनके कदर दिल में भी है कि हमको एक बड़ी दौलत हासिल हुई है, इस बराबर खर्च करते हैं वो, हम लोग भी इंतजाम करते हैं, अल्लाह का शुक्र है, ताकि हौसला अफजाई हो। अभी हमारे बिहार के एक बावर्ची का इंतकाल अचानक हो गया, पूरा कोहराम मचा हुआ, बावर्ची थे, गए नमाजी थे, मस्जिद में जाते थे, जिक्र में बैठते थे, आपकी उम्र के थे, इंतकाल हुआ अचानक, कल ही परसों मसूर आए अब्दुल्ला, पूरे शहर में शोर हो गया है, एक बिहारी बावर्ची थे, इस तरह इंतकाल हो गया। हम जब चल चुके हैं तब मालूम हुआ अल्लाह ताला ने वकार, उनके बावर्ची पढ़ने की वजह से उनकी इतनी इज्जत नहीं है, बल्कि उनके नमाज पढ़ने के लिए, जब जहां हमारी मस्जिद बैठे रहते थे, मौलाना मगरिब बाद जाते थे, मौलाना आज चाय नहीं पीजिएगा क्या है, पिला दो भाई, जीते नहीं जाता तुम आयो, सबको मगरिब बाद पिलाता था, याद होगा सबको पिलाता, हालांकि मेरी कोई आदत ज्यादा नहीं, वैसे अंदाज से आके कहते थे कि मौलाना आज चाय नहीं पीजिएगा क्या है, पिला दो भाई। अल्लाह ताला ने इसकी भी कदर रखी है, दीन की खिदमत, दीनदारों की खिदमत बहुत बड़ी दौलत है। काजी सनाउल्लाह पानीपति ने लिखा है कि दीन से मोहब्बत और अहले दीन से मोहब्बत ये कमाल की बात है। तो उलमा बैठे रहते थे हजरत, क्या बहुत बड़े बड़े उलमा, पूछते थे अच्छा बतलाइए कि अगर मैं आपसे कमाल की तारीफ पूछूं तो बतला पाइएगा, ये खास वहां इम्तिहान होता था, हर वक्त ऐसा भी इम्तिहान और तहरीरी भी इम्तिहान होता था बहुत, उसमें सब मुरी अब्दुल अलीम वगैरह सब उसमें बैठते थे, इम्तिहान हो रहा है ना, तो हम लोगों को भी इम्तिहान होता रहता था, कभी तकरीरी कभी तहरीरी होता रहता था। तो फरमाते थे उलमा से कि अगर मैं आपसे पूछूं कि कमाल किसे कहते हैं तो आप नहीं बता पाइएगा। काजी सनाउल्लाह पानीपति कहते हैं कि दीन से मोहब्बत और अहले दीन से मोहब्बत ये कमाल की बात है, और जहां ये काम होता हो वो तकमील की जगह है, दीन की मोहब्बत पैदा कराई जाए ये बहुत बड़ी बात है। मोहब्बत रहेगी आसान हो गए, मोहब्बत से मुश्किल काम आसान हो जाते हैं। आज दीन से मोहब्बत पैदा हो जाए, नमाज पढ़ना आसान, रास्ते में बदनजरी से आसान, अल्लाह जानता है। अल्लाह से मोहब्बत करो, अल्लाह से मोहब्बत करो, वो काबिल मोहब्बत है। ये क्या पानी है, इश्क बा मुर्दा नबाशत पायदार, इश्क बा मुर्दा नबाशत पायदार, इश्क रा बा हय बा कयूम दार, इश्क मुर्दों के साथ क्या रखते हो, इश्क हय और कयूम जो जिंदा है उसके साथ इश्क रखो। हमारे हकीम अख्तर साहब बड़ी उम्दा बात कहते थे, मिट्टी पर फरा होगे तो मिट्टी हो जाओगे, बड़ी अच्छी बात है। उसे सभी लोग कहते हैं एक गुणवान होता है जहाँ चाहे, मिट्टी पर फरा होगे तो मिट्टी हो जाओगे और अल्लाह पर फरा हो जाओगे तो बाकी हो जाओगे। बका वही महबूब के साथ होगा, अलमर और मोहम्मद अहब, आदमी उसके साथ जिसे मोहब्बत करेगा, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत होगी है तो हुजूर की माइयत नसीब होगी। साहबे कराम फरमाते हैं कि या रसूल अल्लाह, आपका इतना बड़ा मर्तबा है, हम लोग कहाँ आप तक पहुंचेंगे। साहबा को इसकी फिक्र थी, आपका इतना बड़ा मर्तबा, हम कहाँ आप तक पहुंचेंगे। फरमाया नहीं, अलमर महक हदीस बहुत मशहूर है, आदमी उसके साथ होगा, तरीक को आसान कर दिया। इन्हीं का वहां उसके साथ हुआ जो बहुत ज्यादा जिक्र गए, कितना जामे खड़ा कर दिया उम्मत को कि कुछ न कर सकते, ये तो कर सकते हो, कुन आलेमन औ मुतालेमन औ मुस्तमेन औ मोहिबन है कि साहब आज कहते हैं कि हमको इस्लाम लाने के बाद इतनी मोहब्बत कभी, इतनी खुशी कभी नहीं हुई जो इस जुमले से हुई। मोहब्बत बहुत बड़ी चीज है, अल्लाह ताला हम सब लोगों को दीन से मोहब्बत, अहले दीन से मोहब्बत पैदा करने की तौफीक मरहमत फरमाए। दीन को अच्छा समझना बहुत बड़ी बात है। इधर हम लोग स्टेशन बैठे थे, हमारा हबीब रहमान साहब आदमी का नाम सुना होगा, वो भी थे, हम लोग पहुंचाने गए थे कुछ देर तक, वही चादर बिछा के बैठे थे, मौलाना बैठे थे हम लोग, एक आदमी आया, हम बड़े तफाक से मिला, बड़ी मोहब्बत से। हमारा हबीब रहमान साहब आदमी ने कहा देखो इस जमाने में इतने ही कर रहे यही बड़ी बात है, आके हम लोगों से मिल लिया ये मोहब्बत से यही बड़ी बात है। उनको एहसास हुआ तो अल्लाह ताला ने हम लोगों को जो दीन की नेमत, दीन की जगहें, दीन के सोहबत ये सब अता फरमाई, अल्लाह का करम है। इतने लोग कहाँ मिलते हैं किसी को, सालिहीन कूनु ये बात मेरे बाद सादिक क्या है, या अय्युहल्लज़ीन आमनू तक़ुल्लाह व कूनू मा सादिकीन, इतने सादिकीन की सोहबत नसीब है। बहरहाल अल्लाह ताला ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के तलब की बिना पर नबूवत दे दिया। अब हम तलब करेंगे तो नबूवत तो नहीं मिलेगी, वलायत मिल जाएगी, नहीं वलायत दरवाजा बंद नहीं है, तो हम लोग वली हो जाओ, हमारी भी दुआ करो हम भी हो जाए। नबूवत नहीं मिलेगी, लेकिन नबूवत भी मिली तलब के बाद ही मिली, तो मुजाहिदे के बाद ही नबूवत मिली है, तो वलायत तो उसी की बहन है। मौजजा की बहन क्या है, करामत, और नबी का नायब कौन है, वली। तो जिस तरीक में तुम हो वही अख्तियार करना होगा, दूसरे तरीक से नहीं पहुंच सकते। इस वजह से उलमा की जिम्मेदारी है वो भी ये समझें कि कौन सा तरीक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का है, तवाज़ो है, इंकसार है, सरे मुंह तजावुज नहीं करना है, अपने को कम समझना है। हजरत दस्तारबंदी का जलसा था देवबंद में, जिसमें मां थानी की भी दस्तारबंदी होनी थी, सब लोग मिले, कुछ कुछ ही लोग रहेंगे, 100-200 साल मां थानी के 10-20 साथी रहेंगे, मिले, कहा देखो हम लोगों के दस्तारबंदी के लिए जलसा हो रहा है, हम लोगों के अंदर तो इस्तेदाद यह नहीं कि हम दस्तारबंदी कराएं। मां थानी की बात है, मां याकूब साहब को मालूम हुआ, बुलाए गए कि भाई अब तुम लोगों की दस्तारबंदी होगी, आती ही नहीं थी। मां थानवी ने कहा हजरत हम लोग क्या नहीं, या उनके किसी साथी ने कहा, बल्कि था है उसी जमात का, कहा कि हम लोग क्या दस्तावेज, हमने अंदर कुछ अहमियत तो है नहीं। फरमाए कि हमारे सामने तुम्हारी अहलियत उजागर नहीं है, हमारे मरने के बाद तुम ही तुम लोग रहोगे। उस्ताद कह रहा है, उन्होंने तवाज़ु अख्तियार किया, अल्लाह ने उनको बहादुर बना दिया। इस बिना पर आपके अंदर तवाज़ु, इनके साथ शिकस्तगी अगर ये होगी तो बहुत से फसादात आए ही नहीं। हजरत हाइसा फरमाते हैं, कहते हैं कि सब लोग दाई हैं कि इत्तेफाक होना चाहिए, कहा इत्तेफाक तवाज़ो से होगा, हर आदमी तवाज़ो इख्तियार करे खुद इत्तेफाक हो जाएगा। बहरहाल हजरत मां थानवी कैसे बड़े लोग होते, कैसे कैसे पैदा हुए। हजरत मां याकूब साहब मामूली बहुत बड़े झकुर हदीस थे मां थानवी के, लेकिन कितनी तवाज़ो उनका। माना एक मकतूब है, मकतूबात याकूबिया, देर नहीं होगी इंशाल्लाह, मकतूबात याकूबिया, किसी ने उनसे रुजू किया, किसी ने उनसे रुजू किया इस सुलूक में, कहा मैं इस लायक नहीं कि रुजू करूं, मेरे ख्याल 2 सफ़े का मजमून है अपनी नालायकी ना जानी, मैं मुझको मेरे तो तुम रुजू करते हो, मैं इस लायक नहीं। ایسا ہے کہ آپ کہیں گے کہ اللہ کتنے بڑے ہیں, کتنے متوازے تھے. آج یہ کہ ہر آدمی طالب ہے اس کا نہیں, یہ طریقے خراب ہے. آپ کے دل میں بھی نہیں آنا چاہیے کہ فلاں مرید ہو جائے, فلاں یہ ہو جائے, یہ سب دنیا داری ہوگی. تم کو استغنا بننا چاہیے بہت اندر. اس معاملے میں بھی اور باطنی طریق کو بھی ہم کو زندہ رکھنا ہے. اس طریق پر چلو گے تو اس کے اندر برکات ہوگی, ورنہ وہ بھی اختلاف کے سبب بن جائیں گے. طریق بہت بڑی بات. اللہ تعالی ہم سب کو توفیق دے. خلافت ملنے کے بعد ضروری نہیں کہ بیعت کرے ہی آدمی, ضروری نہیں ہے. اس بنا پر ان چیزوں کی رعایت بہت ضروری ہے. تواضع, انکسار, شکستگی, یہ ہمارے بزرگوں کی خاص صفت ہے. حضرت شاہ غلام علی صاحب کے ملفوظات میں دیکھیے, جن کے ترکی کا بادشاہ انہی کے سلسلے کا مرید ہے, غلام کہا کہ اس طریق کی بنیادی چیز کیا ہے, ایثار ہمدردی ہے. اس طریق کی بنیادی چیز کیا ہے, ایثار ہمدردی غمخاری. اگر یہ ہے تو تم طریق پر ہو, طریقے نقشبندی پر ہے, کچھ بھی نہیں. اس بنا پر ان چیزوں کا استحضار طلب ہوگی. یہی نہیں, تم کو بڑی بڑی سندیں مل سکتی ہیں. اللہ تعالیٰ کے حق کی سند ملے گی. متقی ہو تو پرہیزگار ہو, یہ اللہ کے حق میں. اس بنا پر میں یہ کہہ رہا تھا کہ ہم کو جو سند دینے کی توفیق ہوئی ہے, ہم اس کو سعادت سمجھتے ہیں کہ ہم واسطہ بنے. لڑکوں کو بھی سمجھنا چاہیے کہ اللہ نے ہم کو ایک نعمت دیا ہے, اس کی ہم کو قدر کرنی چاہیے. اس کے لیے محنت, تم نے محنت کیا تب تو یہ ملی. رات کو جاگے یاد کیا, استاد سے کچھ ہو سکتا ہے کہ زجر توبیق بھی ہوئی ہو. آئے حافظ قرآن ہے, جو نہیں آئے وہ حافظ قرآن ہوئے نہیں ہوئے. تو یہ دولت ایسی ہے جس کی کوئی برابری نہیں کر سکتا. عالم دین ہو گئے, بہت بڑی نعمت ہے. عالم ہونا کوئی معمولی تھوڑی نا, عالم بہت بڑی ہے. عالم ہونا بہت بڑی نعمت ہے. عالم ہے کتاب و سنت, کتاب و سنت کا عالم ہو جانا, سائنس کا عالم ہو جانا, اس کی کہیں تعریف نہیں ہے. جواد ہے, مباح ہے سب چیزیں. صابر دور مختار نے خود ان چیزوں کو مباح لکھا, بلکہ فرد کفایہ لکھا ہے ان چیزوں کو پڑھنا. دیکھیں اس میں یہ نہیں کہا ہے کہ وہ جا کر کے ان کے لیے قبہ تیار ہوگا جنت میں, یہ نہیں کہا کہیں. تو یہ اللہ تعالی ہمارے تمام بچوں کو, خود ہم کو بھی اس دین کی قدر کرنے کی, علم دین کی قدر کرنے کی توفیق مرحمت فرمائے. ہمارے حضرت کو جب کتب خانہ آیا بہت بڑا, جس کا مولانا محمد حسین صاحب الہدآبادی بانی دارالعلوم ندوہ, ان کا کتب خانہ آیا, تو ہم لوگوں کو بلایا. ہم تھے ایک, ہمارے ایک شاگرد تھے. کہا دیکھو میں تو بوڑھا ہو گیا, تم لوگ ان کتابوں کو دیکھا کرو اور دیکھ جو نیا مضمون ہم کو بتلایا کرو. جو آتا ہم لوگ دیکھتے تھے بتلاتے تھے. اتنا بڑھاپے میں بھی علم دین کے حاصل کرنے کا اتنا شوق تھا, ذوق تھا. کتابیں دیکھو, مطالعہ کرو, انشاءاللہ اس کی برکت سے تم کو بھی اللہ علم دے گا, علم معرفت دے گا, علم نورانی عطا فرمائے گا. اس بنا پر آگے بڑھنے کی ضرورت ہے, کوئی حد نہیں ہے علم کی. کل نبی اکرم صلی اللہ علیہ وسلم نے کو اللہ تعالیٰ نے فرمایا, کل رب زدنی علما. ایک مدرسے میں دیکھے حضرت مولانا محمود حسن صاحب گنگوہی گئے تو اسی پر بیان کیا انہوں نے, بہت بڑے ادارے میں. کل رب زدنی علما, علم کی کوئی انتہا نہیں ہے. علم کی گھاٹی متصوفین صوفیاء کے لیے سب سے مشکل ہے, جس کو آج سب سے آسان سمجھا جاتا ہے. بہت بڑی خون دل پینے کو, نخت جگر کھانے کو, تب علم آتا ہے. مولانا بہت رگڑا جاتا ہے, بہت محنت کی جاتی ہے, تب ذوق پیدا ہوتا ہے علمی, تب متبہر ہوتا ہے. اور متبہر کیسا متبہر؟ مچھلی جیسا متبہر ہوتا ہے, کدو جیسا نہیں. کدو بھی متبہر ہوتا ہے, اوپر اوپر تیرتا ہے, لیکن مچھلی تہ میں رہتی ہے, تب علم آتا ہے. اس بنا پر علم کے لیے کچھ محنت کیجیے, استغنا نہ برتیے. جو آپ سے بڑا ہے اس کی طرف رجوع کیجیے. لا یکون العالم عالما حتی, لا یکون العالم عالما حتی یکون سلاس و خسار, یعنی یہی ہے. عالم عالم ہی ہو سکتا, لا تکون فیہ سلاس و خسار, تین خصلتیں جب تک نہیں ہوگی وہ عالم عالم نہیں ہو سکتا. لا یہ تاکر و مندون ہو، جو اس سے کمتر نہ ہو اس کو حقیر نہ سمجھے. سب سے بڑی بات یہ، یہ نہیں کہ عجب میں مبتلا ہو جائے، بلکہ تم جو تمہارے ماتحت ہیں ان کو بڑھاؤ، ان کو پڑھاؤ، ذلیل نہ سمجھو. وہ تمہاری راستے میں ہے، راستہ تو طریق تو وہی ہے علمی. لا یہ تاکر و مندون ہو ولا یحسد من فوقہ، جو تم سے اوپر ہے اسے حسد نہ کرو. میں نے ابھی کہا، میں نے کہا لا یحسد من فوقہ، جو اوپر ہے اسے اس کے سامنے جھکو، اسے استفادہ کرو، اسے حسد کرو گے تو کچھ ہی اور محروم ہو جاؤ گے. ولا یکون ولا یاخذ ثمنا علی علمہ، اپنے علم پر ثمن نہ لے. علم تمہارا بے ثمن ہے، قیمتی چیز ہے، اس کا بدلہ تو اللہ ہی تم کو دے گا، اللہ دے گا، کوئی دنیا دار نہیں دے سکتا. ایک حدیث کی قدر و قیمت کوئی چکا سکتا ہے؟ ایک آیت کی قدر و قیمت، آتا ہے روایت میں امام غزالی کہ قرآن کا ایک حرف جبریل بھی نہیں اٹھا سکتے، الا باذنہ و توفیق ہی. کیا تم بدلہ دے سکتے ہو؟ اللہ تعالی ہم سب لوگوں کو اپنے قدر کی توفیق. حضرت ابن عباس فرماتے ہیں کہ اگر لوگ اپنے علم کو ذلیل نہ کرتے تو آج یہ رؤوسا ہوتے، صحیح سعادات میں سوئے رہتے. بہرحال یہ باتیں ذہن میں آ رہی ہیں تو بہت سی بات، لیکن میں اس پر بس کرتا ہوں. اللہ تعالی ہم سب لوگوں کو اس علم دین کی قدر کرنے کی توفیق مرحمت فرمائے. وَوَجَدَكَ وَعَلًا فَهَدَى وَوَجَدَكَ عَائِلًا فَأَغْنَى. دیکھیے یہ تسلی والی بات آ گئی، آپ کو ہم نے عائل پایا، نادار پایا، آپ کو ہم نے غنی کر دیا. اے بیمار خدیجہ، خدیجہ کے مال سے غنی کر دیا، شادی کرا دیا عورت سے، مالدار عورت، معمولی بات ہے. شاہ ولی اللہ صاحب فرماتے ہیں محمد جدہ کا آئلن فاغنا، آپ کو ہم نے آئل پایا تو آپ کو ہم نے غنی کر دیا. تفسیر کیا ہے؟ اے بیمار خدیجہ، خدیجہ کے مال سے. دوسری جگہ پر کہیں لکھا شاہ صاحب نے، شاہ رسول اللہ صاحب سناتے تھے، جس طرح حضور اقدس صلی اللہ علیہ وسلم کو غنی کر دیا، آج بھی اگر علماء اللہ کے لیے دین کی خدمت کریں گے تو ان کے معاونین پیدا کرتے رہیں گے، قیامت تک پیدا کرتے رہیں گے. وہ جد کا آئلن فغنا، صرف حضور تک خاص نہیں ہے بلکہ حضور کے نائبین نے وہ ورثہ کے ساتھ کی ہے کہ اگر دین کو خلوص کے ساتھ عمل کریں گے اس پر اور لوگوں کو پہنچائیں گے تو ان کے معاونین پیدا کرتے رہیں گے، جیسے آج بھی ہو رہا ہے. وہ وجد کا آئلن فاغنا، بہت بڑی بات ہے. اللہ تعالی ہم سب کو، اس ایک حدیث بھی ہے، نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا طالب العلم تکفلت برزقہ، طالب علم کی کفالت اس کے رزق کی اللہ تعالی نے کیا ہے. اس بنا پر طلبہ کو بھی سمجھنا چاہیے کہ جو علم دیا ہے اس کی قدر کریں، اللہ روزی دینے والا، اللہ تعالی عزت دینے والا ہے. تم علم کو علم کی طرح اختیار کرو، علم کے آداب کے ساتھ، علم کے جو شرائط ہیں اس کے ساتھ اگر حاصل کرو گے تو اللہ تعالی تم کو رائے گا نہیں فرمائے گا. اللہ تعالی تم کو بھی اس علم کے ثمرات سے جو انبیاء کو عطا فرمایا تم کو ہی نوازے گا. آج بھی جو عالم ہے، جو متدین ہے مولوی صاحب، ضرور ان کی اب بھی قدر ہے، اب بھی قدر ہے، میں دیکھ رہا ہوں اب بھی قدر ہے. ہم اپنے کو بچائیں، جو دل میں آئے، جو زبان پائے نہیں، تحقیق سے کہو. ہمارے حضرت ماں محمد احمد صاحب کے ایک بڑے عالم آتے تھے، بوڑھے آدمی تھے، ہمارے حضرت فرماتے تھے، کوئی پوچھتے رہتے تھے تو فر جواب دیتے رہتے تھے. میں نے کہا نا میرے باپ کی عمر کے تھے، میں نے کہا ہمارا نا آپ یہ جیب نہیں دیتا کہ جو بات کہیے فوراً جواب اس کا دیں. آپ کتاب تفسیر کتابیں رکھیے، پڑھ کے دیا کیجیے، الگ ٹپ نہ جواب دیا کیجیے، تفسیر رکھی ہوئے دیکھتے کیوں نہیں، دیکھ کے جواب دیجیے. حضرت کے ذہن میں ایک بات آئی، پیش کیا، اب آپ کے ذمہ نہیں کہ فوراً اس کو، جو لوگ بہت دعویٰ کرتے ہیں کہ جو سوال کرو ہم دیں گے، اکثر غلط جواب بھی دیتے ہیں. اتنی موٹی موٹی کتابیں رکھی ہوئی ہیں، ہم لوگ کس کی کس کا جواب دیں؟ یہ بزرگوں کے صحبت میں رہنے سے الحمدللہ ایک اعتدالی چیز پیدا ہے، کچھ مجھ کو علم نہیں آیا لیکن اعتدال ہے الحمدللہ. آپ سب رہتے ہیں سر، کبھی میں جواب نہیں دیتا، एक मसला पूछा एक आदमी ने, जवान एक जब, तो मैंने कहा मैं देख के बताऊंगा। मैं आके छोड़ किया मेरे मदरसे में कि मौलाना से हमने एक मसला पूछा, उनको आई नहीं, कहा कि हम देख के बताएंगे। लड़के भी खपा होकर भागो, नहीं मारेंगे तुमको नालायक, हजरत के मतलब ये कहते हो भागो। ये तो अच्छी बात है ना। ला अदरी कितना जवाब है। इमाम अबू हनीफा के पूछा गया, ला अदरी मैं नहीं जानता, तो उनको जाकर मारो उनको। बहरहाल इल्म के आदाब है, उनकी चीजों का लिहाज करेंगे तो अल्लाह ताला अमल की भी तौफीक देगा और इंशाअल्लाह रोजी भी अता फरमाएगा। बहरहाल मदरसे में कितनी मरतबा आ चुका हूँ, आज भी आया हूँ, ऐसे मौलाना याद आ रहे हैं जो आखिर में हमारे थे, क्या नाम था उनके वाले भाई, भाई कासिम हमारे मखदूम थे भाई, तो हमने कह दिया इन मोमिनों ने इखवा के तौर पर, वरना वो तो हमारे मखदूम थे शुरू से। मदरसा जब इब्तदाई थे तब से मैं आ रहा हूँ, मैं 27 साल से आ रहा हूँ यहाँ, हर चीज में देखा मैंने, बहुत से मुरीदीन भी वहाँ है, पता नहीं कहाँ कौन है, लेकिन यह कि उस जमाने में यही था कि कठोर में ज्यादा हमारे मुरीदीन है, ये था। वो बहुत मानते भी थे, उनको खिलाफत भी हमने दिया था, कुछ इस्लाह तरबियत का काम भी शुरू किया था। अल्लाह ताला उनकी मगफरत फरमाए, उनके औलाद को भी तरीक पर रखे, जिंदा रखे और इस मदरसे को बाकी रखे। उनसे पहले मौलाना अब्दुल हक साहब से भी मुलाकात थी, यहाँ भी मुलाकात थी, साउथ अफ्रीका में मुलाकात, उनके अभी साहबजादे का फोन भी आया था, उन्हीं साहबजादे में सबसे ताल्लुक मेरा है। अल्लाह ताला और जो हजरात इस वक्त नज़म कर रहे हैं, आप सब लोगों को इखलास के साथ, सुन्नत के इत्तेबा के साथ इस काम को बढ़ाने की तौफीक दी। ये मराकिज हमारे हैं, इन मराकिज को बाकी रखिए, इसी से दीन कायम है, इमाम इन्हीं से मिलता है। मैंने नदवे में बयान किया, मौलाना रावी साहब से बैठे हुए थे, मैं वहां गया हूं, मैंने कहा कि ये मदारिस फितनों का इलाज बतलाने के लिए है, ये फितने जो आ रहे हैं इसका इलाज मदारिस बतलाएंगे, उलमा बतलाएंगे, दूसरे लोग नहीं बतला सकते, वो क्या बतला जाने, उनका इलाज यह है इस्तेआज़ा, अल्लाह से पनाह मांगो। फितने आ रहे हैं हमारी गुनाहों की वजह से आ रहे हैं, तरके गुनाह, ये इलाज मदारिस वाले बतलाएंगे, इसके लिए मदारिस कायम है। जब उम्मत भंवर में आ जाए उस वक्त निजात दिलाने वाले ये उलमा ही होंगे। यहां तो लिखा हुआ है, एक हदीस है, हदीस नहीं, कि जन्नत में जब दस्तरखान चुना जाएगा तो लोग कहेंगे कैसे खाया जाए इसको, तो मैं कभी कहता था गुजरात के दस्तरखान पर भी ये नौबत आ जाती है। हम लोग थे बारबादोस में, तो दस्तरखान था यहां से वहां तक, तो मौलाना इस्माइल साहब भूटा ने कहा कि देखो तुम्हारी फौज से मुकाबला कर सकता हूं लेकिन तुम्हारे दस्तरखान से मुकाबला नहीं कर सकता। तो मैं कहता हूं कि वहां भी समझ में नहीं आता कैसे खाए, क्या खाए, तीरो बतलाते हैं, रहबरी करते हैं लोग। तो जन्नत का दरवाजा है जो दस्तरखान है, उसको क्या तुम समझ सकोगे, जब यहां के दस्तरखान था, हमारी तरक्की हुई है ना, इलाहाबाद से बम्बई आए, बम्बई से गुजरात में आए, गुजरात से अफ्रीका भी पहुंच गए, दस्तरखान भी उसी तरह बढ़ता रहा। हम गए वहां साउथ अफ्रीका में, जिम्बाब्वे में, तो दस्तरखान था, तो उनके शौहर ने कहा कि भाई इधर आने के लिए ज्यादा जगह छोड़ दो तब तो इधर आएंगे। कहा ये तुम्हारा काम है, मैं दस्तरखान को पूरा करूंगा, करना जो करना तुम करो, हाँ मैं दस्तरखान को पूरा करने की जिम्मेदार हूं, नहीं और रसमानी। तुम्हारे कहा कि यहां के दस्तरखान के लिए ला उदून समेत वाला अनुन, तो वहां के दस्तरखान के लिए क्या पूछना है, लेकिन मुझे बयान ये करना है कि वहां मबहूत हो जाएगा, जन्नती मबहूत हो जाएगा, कैसे खाएं। तो कहेगा बोले सर आवाज देख लीजिएगा, मैं है तो लोग कहेंगे कि आपस में कि देखो जब दुनिया में कोई मुश्किल पेश आती थी तो मौलवी रोज से हल कराते थे, ये खाने वाला मसला भी मौलवी हल कराएगा। कितनी मुद्दाबाज, तो वहां भी जरूरत पड़ेगी हम लोग इंशाल्लाह। इमामत के लिए कोई बढ़ सकता है आगे, मौलवी साहब ही एक बनाया जाएगा, कोई बड़े से बड़ा आदमी हो। मैं अफ्रीका में गया एक जगह, ऐसे लोग थे मौलाना कि न मौलवी ने उन्होंने सूरत देखा था न उन लोगों ने देखा था, लेकिन कुछ ताल्लुकात हो आते हैं। तो गया मैं तो कुर्सी पर बैठा एक नाबीना हाफिज, जो उनके खानदान का था, मैंने कहा देख लो सब कुछ तुम लोग हो, लेकिन कुर्सी पर नाबीना हाफिज बैठा हुआ है, तुम नीचे बैठे हुए, इसी चीज के आत्मा देख लो कुरान में बयान किया मैंने। बहरा अल्लाह ताला मुझे भी तौफीक दे, हमारे सारे की इल्म नाफे की दे, हम लोग अपने उम्मत के लिए नमूना बन के सामने आए। अखलाक तवाज़ु इंकसार दरगुदर ये सब चीजें ऐसी हैं जो हमारे उलमा में तलबा में आनी चाहिए, ताकि दीन हमारा वो इस्तेमाल मकारिम अखलाक, मैं अखलाक के तालीम के लिए भेजा गया हूँ, उसका नमूना हम लोग बनकर के उम्मत के सामने आए। अल्लाह ताला मुझे भी तौफीक दे और रात को भी। वाखर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। اللهم صل على سيدنا محمد صلى الله عليه وسلم اللهم صل على سيدنا اللهم ألف بين قلوبنا وأصلح ذات بيننا واهدنا سبل السلام ونجنا من الظلمات إلى النور وجنبنا الفواحش ما ظهر منها وما بطن وبارك لنا في أسمائنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا وتب علينا إنك أنت التواب الرحيم اللهم افتح أقفال قلوبنا بذكرك وأتمم علينا نعمتك وأسبغ علينا من فضلك وجعلنا من عبادك الصالحين اللهم إني أسألك العفو والعافية في الدين والدنيا والآخرة اللهم إني أسألك العافية والدوام العافية والشكر على العافية يا الله هم سب عافية کے محتاج ہیں يا الله ہماری پریشانیوں کو دور فرما عافیت کاملہ عطا فرما دینی و دنیوی ہر نعمتوں سے ہم کو مال و مال فرمائے فتنے جو آ رہے ہیں مثل موجوں کے ان فتنوں سے ہماری حفاظت فرما قرآن و حدیث پر عمل کرنے کی توفیق مرحمت فرما اپنی رضا والے کام کرنے کی توفیق مرحمت فرما یا اللہ نامرضیات سے ہم کو محفوظ فرما اللہ تعالیٰ باہم خوب میل و محبت عطا فرما اتباع سنت کی توفیق مرحمت فرما ظاہری اعمال میں بھی اتباع سنت اور باطنی اعمال میں بھی اتباع سنت کی توفیق مرحمت فرما نبی اکرم صلی اللہ علیہ وسلم کی باطنی سنت درگزر کرنا معاف کرنا یہ تمام چیزیں جو صفات حمیدہ ہیں اللہ ہم سب کے اندر پیدا فرما لے یا اللہ اس مدرسے کو بھی ترقی عطا فرما ماشاء اللہ اس کے نتائج جو سامنے آئے ہیں اچھے ہیں اللہ خوب میرے محبت سے صلح مصالحت کے ساتھ اس کو تکمیل تک پہنچانے کی توفیق مرحمت فرما ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين www.attableek.com the revival of